بیٹھ کر آپ لوگ باتیں نہ کیا کریں گے، آپ باتیں ضروری ہیں، بڑا علاقہ مکمل کریں پھر یہاں آ جائیں۔ अगर आपकी बातें जरूरी है बाहर जाए मुकम्मल करें, फिर आए मेरे साथ बैठकर बातें करना दिन की मजलिस में, ये आदमी की जरा दोस्ती की इलामत होती है, खबर ना हो जितने आप लोग कुटुंब और अपने हमारे दिल पर क्या बात है उसके बाद कुछ चीज करना है, कुछ कोई चीज आप लड़ाई तो मैं देखा हूं चमड़ा क्या चमड़े को मैंने लिया धोया और उसको मैंने जलाकर उस गिलास में रखा इतने भूत थी वो चमड़े कोई खाया बजा नहीं सकता था, सोचा कि शायद रजा की कोई चीज रहते ही उसको जलाकर उस गिलास अगर मैं पान की पानी के साथ तो उसको भी बदल पूछा जाए कैसे बच्चे हैं हमारे लौटे थे तीसरे अंदर जाते थे भूत के मारे तो उनकी भूख की शिदत उनके गुजारा हमको बर्दाश्त नहीं हो सकता था, लेकिन जिस वक्त आदमी सारे हालात में जमता नहीं है तो कुछ ताकत नहीं कर सकते, सब लोगों को जमना हो और जब बिल्कुल शुरू का दौर है तो आपके सामने आपके साथियों की पिटाई करते थे और पिटाई कर करके पूरा क्या आप पिछले देखा मकान में देखा कि एक खानदान में गुलामों का आया संभाग मिलता नहीं उनके वालिद साहब या तो मिल जाते हैं और इस तरह है तो उनकी वादा सुनिया रजिल्ला रहा ये तीन सरदार फ्रेश के आए उनकी पिटाई कर रहे हैं शामत उनकी हो रही है पसीने पसीने हो रहे हैं, एक हफ्ते आता है तो दूसरा आता है वो पिटाई करता है और वो आता है तो तीसरा आता है पिटाई करता है और ये बात हम तय कराई कि आज उनकी पिटाई कर करके किसी को निकाले के फॉरेस्ट से हम गए लोगों पर गहरा कर रहे हैं और इतने कमजोरी के हालात कि जब आप वहां से गुजर रहे उनके पास से इतने हालात इतने ना मापक थे इतने फायल भी नहीं थे मदद की जाए आप रूप में बात गुजर तो इतना माए गुरु याद आ जाते फिर ना मोह जो मोल जब क्या याद के खानदान और मदद करो तुम्हारी वादा गा देते मुश्किल फिर अब उजाल में आकर बहुत झंझला कर सभी अल्लाह को कहा कि इतना तो कह हमारे पुतों को आशा कह दो और मोहम्मद अल्लाह को बुला दो बड़ा तो कह दो मैं कुछ सुबह से बोल रहा हूँ छोड़े हम भी थके हैं हम मार मार के थके हैं और आज पेट पेट कर थक रही थक भी थके हुए हैं कुछ तो बोलो इस बात पर हमारे खुदा को अच्छा कह दो अगर मोहम्मद अल्लाह को बुला को बुला कह दो हम तुम्हें छोड़ देंगे तो इस बार लोग पर लोग जिस भाई मानी तारी हुआ उनकी अल्लाह की बात हमने कहा फिर लगू बोले ईमानदार लाला के तुम पर और तुम्हारे गांव में उनकी पूजा करते तो ऐसे अनुजात को इतना गुस्सा आया उसके बारह बच्चा और सभी अलहमदिल्ला को शीत कर दिया पहली इजाजत और रखती है जो सभी अलहमदिल्ला ने बात की है और अलहमदिल्ला जी को मस्जिद रात से हासिल है उनके सामने है कोई दो लाख का प्लाट है जिसमें कोई तामीर नहीं हो सकती आना कि वो अरबों रुपये का करोड़ों रुपये की मालियत थी दो लाख क्योंकि इसमें सभी अलहमदिल्ला ने निकल है पांच छह कमरे और हैं और ये इतना जमना पड़ता है मेरे भाई जब आपकी आसानी से बात आसानी से जीत इस वक्त नहीं आए और दूर में दूध में बैठे दूध देख रहे हैं और उन बातों को सुन रहे हैं बात आती है बाहर बैठे बातें करके मैं बातें कर रहा हूं बात इसके लिए इसकी कुर्बानी खंड कैसे हरा होते सारे कबायल करा दें और मशुरा हुआ मित्र ने बात दे हुई कि ऐसे हालात के लड़ने के दौरान नहीं तो लड़ने के हालात नहीं क्या ज्यादा लग सकते हैं नहीं वो तो फर्स्ट सेकंड कमाव मिलता है जब ना होता है वो शायद गुजार जी के हाथ में हिम्मत गुजार जी अब क्या कर सकते कहा किस तरह एक औरतों को तो अकेले में बंद करके एक मौजूद आदमी अगर खान साहब नजर आता था कि ये मर्द है उनको जो है लोगों के साथ उनको कर दो छोड़ दो वहां एक मर्द मान पाकिस्तान लोग कि यहां पर डूब जाएंगी और जब जिला का पहाड़ जो है उसके आगे खंडक खोलते हैं पीछे पहाड़ का अंदर नहीं कर सकेंगे ये आगे खंडक होगी इनके मामले को टूट देंगे यहां यहां तक कि ये इनके उसके वसायल खत्म हों और ये थकें और ये मामला छोड़कर चले जाएंगे बात आप नहीं डाल ये तो अंदर ज्यादा खोल के घाट डालने की वाजियात तो नहीं है पाकिस्तान की तारीफ चौदह सौ साल है तारीफ तारीफ सबसे ज्यादा वाजिया पाकिस्तान की अंदर अंदर हजार मतलब घाट डाले چودہ سو آدمی جب نسلا کے آگے قدر خوار گھر کے پیچھے بیٹھ گئے مارنے کو دور دے رہے ہیں کتنا پھر کی تندرستی کے آلات ہیں کہ باقی صحابہ کرام رہ گئے پتھر پیڑ پر باندھا ہوا ہے اور حضور صلی اللہ نے دو پتھر پیڑ پر باندھے ہوئے ہیں تاکہ آنکھیاں بند لکھائیں خالی ہوتی ہے تو آپ اپنے بند کھاتے ہیں کہ آدمی کو کھلے مجھے کسر ہو اور کپڑے نہیں ہیں اگر خدے پر گلا دیا تھا کہ میں نے کھڑا کھودا ہوتا میں کھڑا ہوتا سردی سے بچنے کے لیے کیونکہ میرے پاس ایک کپڑا تھا جس سے بدن کو ڈھانکا ہوا تھا وہ گھٹنا اور سردی سے بچنے کا کوئی بندوبست نہیں. ایک بھوک پیاس جالت میں اگر جابر صلی اللہ علیہ وسلم گئے گھر والے سے کہا کہ حضور صلی اللہ علیہ وسلم کی بھوک کی تکلیف اسے دیکھی نہیں جاتی اور نئے سال جو اس طرح اس کی روٹیاں پکائیں گے بکرا سے بکرا کے اس کا گوشت پکایا اور اس کھانے کو حضور صلی اللہ علیہ وسلم نے 1400 صحابہ کرام کو کھلایا. گھر والے کہتے ہیں گاندھی نہیں سوچ سکتے تھے کہ کھانا پہلے دے جاتا ہے بعد میں دیتا ہے سب کو پورا ہوا اور پھر بچا صاحب کو مجھے میں چاہیے کون سا سمندر پردائے ہوا یہاں تک کہ آپ نے صحابہ کرام کی تقریر کو دیکھ کر آپ کو ترس آیا اور آپ نے انسان کو بلا کر کھا کے دیکھے اگر ہم ان فریش کے ساتھ یہ معاہدہ کر لیں کہ اس طرح جو مدینہ والے کی کھجور کی آمدنی ہوگی وہ آٹھ جمین کو دیں گے اور یہ بادشاہ اٹھا لیں تمہارا کیا ہے ان صاحب نے تو یاد اللہ سے کرنا مدینہ کی کھجور جب آپ جائیدید میں تھے اسلام میں نہیں تھے دوڑے جائیدید میں تھے تو مدینہ مروہ کی کھجور ہم نے کسی نے یا خرید کر کھائی ہے یا مہمان کر کھائی یہ ہمیں جبری پوچھ رہے تھے ہم اور جب اسلام پر آ گئے اسلام میں تو یہ کیا یہ ہم سے ہماری کھجور اس طرح لے لیں گے تو آپ سمجھا دے اور آلو تو اللہ کا اچھا ہے اور ہزار مل رہا ہے جھونا آگے پدھرا گئی کلیجے منہ کو آنے لگے اور اتنا سخت ٹینشن اتنا اسٹریس اتنی پریشانی آئی کہ صحابہ کرام جیسے لوگ دلوں میں طرح طرح پرستاؤ لگانے لگے تو کیا ہوگا ہماری مدد ہو رہی ہے کہ نہیں ہو رہی ہے مسافر کھانے پا جائیں گے اور ہم پر ہم سب سارے چیزیں رہ جائیں گے طرح طرح کے استاد پر غلط کیوں نہیں ہو رہی ہے ہم نے غلط کو وعدہ کیا تھا وہ وعدہ کیوں نہیں پورا ہوگا اس طرح کے استاد کتنا خدا لیکن تجھے سمجھنے میں حضور صلی اللہ علیہ وسلم کا اس طرح مجھے کہ ہماری بیویوں کو خوب جھڑ جھڑایا گیا ہر اڑے کو خوب جھڑ جھڑایا گیا پھر اللہ پاک کا مانتے کہتے ہیں جیسا آپ میں ہوں تو فن تک کے معاملہ تک یہاں تک پہنچایا جائے جب کہہ کہ آپ جمیں گے اسی حق بات کا بہت وعدہ کریں گے اور ایسا اگر بہت وعدہ نہیں ہوتا تو پھر ہماری لاشیں گر جائیں گی اور ہمارا نام نشان نہیں رہا رہے گا کل اس کا یہ بات نیچے ہوگی پھر اللہ کی نظر آتی فرض اللہ نے یہ بھی حق خوشبو سے لگ کروا پھر اپنے پتہ دعا بھیجی اور اے محمد صلی اللہ علیہ وسلم لشکر بھیجا اس کو سن نہیں دیکھ رہا تھا دعا ہی اس نے خیموں کو کھاڑا ڈیگوں کو الٹا گھوڑوں کو اور سونوں کو بگایا اور اپنا سب ہی لشکر میں پھیل اور آ رہے کہنے لگا وہاں پر جاؤ واپس جاؤ صحیح جد جہاں آپ جس طرح جمے بغیر اس کے اس کا نتائج حاصل نہیں ہوا اور یہ پوری تیز چار کی حسب کے بعد جو ہے اس میں چار نمازیں مسلمانوں کی قضا ہوئی اتنا سخت حالات ہے جنگ کے کہ چار نمازیں پڑھ نہیں سکے مسئلہ نماز کر کے آدھا لشکر نماز پڑھے گا اور آدھا لشکر دیکھو لڑے گا لیکن ایسے حالات دست بدست ہو جائیں جس میں پھر آپ ہتھیار پیچھے کرتے ہیں پیچھے ہٹتے ہیں تو سارا ساری کوششیں کہاں جاتی ہے اس پر نماز کو موقع کیا جائے گا اور بات کا خیال کیا جائے گا پھر نماز کو چار نمازیں ہیں انتظار ہوئی ہیں کیونکہ اتنے سب تالاب تھے اور آپ سوتے بھی کیا سر لگے ہوئے ہیں نماز بھی پڑھتے سر لگے ہوئے ہیں اور ذرا سے لیٹتے تھے آنکھ لگنے کو ہوتی تھی کہ پھر وہ مورچے بنا کر بس سے فقط حفاظ آپ کا مورچہ تھا اس روز نے سارے نام پرشان کرنے کے بتا دیا تاریخی ہزاروں کو باقی رکھنا چاہیے تھا مجھے پتہ ہم نے لکھی ہے چھوٹی سی چیز میں اس نے آپ نے مورچہ تھا اور آپ ذرا سے لیٹتے ہیں اس سے محلہ کی آواز آتی ہے اور آپ یہاں دوڑ کر جاتے ہیں اپنے مورچے پر جا کر بیٹھتے ہیں اور یہ اتنا سخت جسم نہ آئے کہ اس میں تین چار مانے سرداج میں تو وقت نہیں ہے. ایسی جدوجہد جب ہوتی ہے تب میرے بھائی ہم آنے پاتا ہے. میں اپنی ضرورت باتوں سے کام نکالنا چاہتے ہیں تو باتوں سے کام نہیں نکال سکتے اس بات کو یاد رکھیں. اور اگر دوسرے لوگ پر آ جائے جس کے سدر کو حضور صلی اللہ علیہ وسلم نے دیا ہے اور جس سدر کا مظاہرہ سارے کام نے کیا ہے تو تو دیکھ رہا کہ ساری یہ اپنی قوت تیار سے مجبور ہوتی ہے کہ نہیں. اس کو بولتے ہیں مدر دئی کو محمد کو پیدا کر کے جو قرآن مجید کی شکل میں مجھے دیا ہے. اللہ پاک آپ کے لیے جمنے کی اور ایسے محمد کے میں تفصیل دار بنائے